फिर शुरू करते हैं आयत की। आऊज़ु बिल्लाहि मिनश्शैतानिर्रजीम। वलकद अखज़ल्लाहु मीसाक बनी इसराइल, और अल्लाह तला ने बनी इसराइल से अहद लिया। वबअसना मिनहुम उस्नै अशर नकीबा, और हमने उनमें 12 सरदार मुकर्रर किए। वक़ालल्लाहु इन्नी माकुम, और अल्लाह तला ने कहा कि मैं तुम्हारे साथ हूँ। لئن أقمتم الصلاة وآتيتم الزكاة وآمنتم برسلي وعزرتموهم وأقرضتم الله قرضا حسنا لأكفرن عنكم سيئاتكم ولأدخلنكم جنات تجري من تحتها الأنهار فمن كفر بعد ذلك منكم فقد ضل سواء السبيل۔ اللہ تعالیٰ نے کہا کہ میں تمہارے ساتھ ہوں اگر تم نماز قائم کرو گے اور زکوٰۃ ادا کرو گے اور میرے پیغمبروں پر ایمان لاؤ گے اور ان کی مدد کرو گے اور اللہ کو قرض حسن دو گے، تو میں تم سے تمہارے گناہ دور کر دوں گا اور تم کو ایسے باغوں میں ضرور داخل کروں گا جن کے نیچے نہریں بہتی ہوں گی۔ بس جو شخص تم میں سے اس کے بعد انکار کرے گا تو وہ سیدھے راستے سے بھٹک گیا۔ یہاں سے سبق کا آغاز ہوتا ہے۔ آیت کی قابل توجہ باتوں کو دیکھیں گے۔ پہلی بات جو اس آیت کے روشنی سے ہم دیکھیں گے وہ میثاق بنی اسرائیل ہے، وہ کیا تھا اور اس کی کیا شکیں تھیں۔ دوسری چیز ہم دیکھیں گے کہ کسی کو امیر مقرر کرتے وقت اس کے اندر کیا خوبیاں دیکھی جائیں گی۔ تیسری چیز اس آیت کی روشنی میں ہے کہ اللہ کی مدد کسی بھی قوم کے ساتھ کب تک رہتی ہے اور کب اللہ اپنی مدد سے ہاتھ اٹھا لیتا ہے۔ اور آخری چیز اس آیت سے ہم دیکھیں گے کہ جو عہد کو پکا کرنے کے بعد اس کو توڑ دے تو پھر اس کا انجام صراط مستقیم سے دور ہٹنا ہوتا ہے۔ یہاں تاریخ کے کچھ مزید واقعات سنا کر، یا کچھ ایسے واقعات جن کو ہم پیچھے سے بھی دیکھتے آئے، اللہ تعالیٰ نے بنی اسرائیل کی تاریخ کے انہی واقعات کو بنیاد بناتے ہوئے امت مسلمہ کو سبق حاصل کرنے کے لیے بہت ہی زیادہ خوبصورت طریقے سے کچھ باتیں سامنے رکھیں۔ وَلَقَدْ أَخَذَ اللَّهُ، اور البتہ تحقیق لے لیا اللہ نے۔ اخذہ لینا، کیا لیا؟ عہد، میثاق۔ کس نے لیا؟ اللہ نے لیا۔ پہلے اس لفظ کو محسوس کیجئے۔ اللہ تعالیٰ کا کسی قوم سے عہد لینا، کیا وہ سامنے آ کے ہوتا ہے، ہاتھ پہ ہاتھ رکھ کے ہوتا ہے، یا ایک طرف سے ایک بولتا ہے اور دوسری طرف سے دوسرا بولتا ہے؟ تو ایسا نہیں ہے۔ اللہ تعالیٰ نے یہ عہد تورات میں لیا تھا۔ کسی بھی قوم کو اللہ تعالیٰ جب اپنے دین کی نمائندگی کرنے کا شرف عطا کرتے ہیں تو پھر اس سے پہلے کچھ عہد و پیمان ہوتے ہیں کہ تمہیں دنیا میں عزت بھی ملے گی، تمہیں غلبہ بھی ملے گا، لیکن کچھ شرطوں کے ساتھ۔ وہ شرائط پوری کرتے جاؤ، اللہ تعالیٰ کی مدد تم پر آتی ہی جائے گی۔ تو اللہ تعالیٰ نے یہ عہد جو ان سے لیا تھا، ان کے نبیوں کے ذریعے سے لیا، ان کی کتابوں کے ذریعے سے لیا، کیونکہ ایک انسان کی یہ اوقات نہیں، کائنات کا مالک براہ راست ہر انسان سے بات کرے، اور یہ عہد ہر ایک سے لیا گیا۔ بنی اسرائیل سے ان کے پیغمبر کے ذریعے سے خدا پرستانہ زندگی گزارنے کا عہد لیا گیا تھا کہ تم جو زندگی گزارو گے وہ اللہ کے حکموں کے مطابق گزارو گے، جو رب نے کہا ہے وہی کرو گے، اور یہی عہد اس نے آج ہم سے بھی لیا۔ ہم یہ نہیں کہہ سکتے کہ بنی اسرائیل سے تو عہد لیے تھے لیکن آج ہم سے کوئی ایسا عہد نہیں لیا گیا۔ اسی طرح بنی اسرائیل سے ایک اور عہد لیا گیا تھا، اور وہ کیا تھا؟ کہ اللہ کے نبی صلی اللہ علیہ وسلم کی وراثت کے بعد وہ ان کو مانیں گے، ان پہ ایمان لائیں گے اور انہی کے لائے ہوئے دین کو قبول کریں گے۔ لیکن حقیقت میں ہوا کیا کہ بنی اسرائیل نے ان سارے عہدوں کو پس پشت ڈال دیا۔ یہ بالکل ایسے ہی ہے جیسے آج ہم مومنوں سے اللہ تعالیٰ نے عہد لیا ایمان والوں سے اس شریعت کو ماننے کا عہد لیا، اللہ کے نبی صلی اللہ علیہ وسلم کے ذریعے سے شہادت حق کی گواہی کی ذمہ داری امت مسلمہ کو دی گئی کہ تم دنیا میں آنے کے بعد وہی کام کرو گے جو اللہ تعالیٰ نے تمہیں کہے ہیں، اور اگر تم وہ کام کرو گے تو میں بھی اپنا وعدہ پورا کروں گا۔ لیکن ہوتا کیا ہے کہ جب کوئی قوم نفس کی پرستش میں لگ جاتی ہے، جب اس کو اللہ تعالیٰ کی بات اپنی ترقی کے راستے میں رکاوٹ لگنے لگتی ہے، جب وہ یہ سوچ لیتے ہیں کہ اگر ہم نے اللہ تعالیٰ کی بات کو مانا تو ہم دنیا میں پیچھے رہ جائیں گے، تو لہٰذا ایسی قومیں جو ہوتی ہیں پھر وہ اللہ تعالیٰ کے وعدوں کا یقین نہیں کرتی اور اس وعدے کو توڑ دیتی ہیں، جس کا ذکر آگے آئے گا۔ اسی طرح اس میثاق کے بعد ایک اور چیز تھی، وہ کیا تھی؟ جو اللہ تعالیٰ کی طرف سے مقرر کی گئی، وَبَعَثْنَا مِنْهُمُ اثْنَيْ عَشَرَ نَقِيبًا، اور ہم نے ان میں 12 نقیب مقرر کیے، ہم نے 12 سردار مقرر کیے۔ یہاں لفظ بعثنا قابل غور ہے، ہم نے نومینیٹ کیا، چوز نہیں کیے جاتے امیر، نومینیٹ کیے جاتے ہیں۔ جس طریقے سے حضرت ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ پہلے خلیفہ بنے، لوگوں نے ان کو ووٹ نہیں دیے تھے، یہ اللہ اور اس کے رسول کے ذریعے سے کیا ہوا فیصلہ تھا، یعنی اللہ کا فیصلہ تھا جس کے اشارے اللہ کے نبی صلی اللہ علیہ وسلم کی زندگی ہی میں نظر آنے شروع ہو گئے تھے کہ آپ کے بعد جو خلیفہ ہوں گے وہ ابو بکر صدیق ہوں گے۔ تو یہاں سے ایک بات پتہ چلتی ہے، کس کو امامت کے منصب پہ فائز کیا جائے گا، اس کا فیصلہ اللہ سبحانہ تعالیٰ کرتا ہے، عام لوگ نہیں۔ اب آپ کہیں گے کہ کیا ہر دور میں اللہ تعالیٰ وحی کے ذریعے بھیجے گا پیغام کہ اب اس ملک کا فلاں صدر ہوگا، فلاں وزیر اعظم ہوگا؟ تو ایسا نہیں ہے، جب تک انبیاء کرام دنیا میں موجود رہتے ہیں وحی کا سلسلہ جاری رہتا ہے۔ اس دور کے احکامات یا تو وحی کے ذریعے سے نبیوں کے ذریعے سے پہنچائے جاتے ہیں یا پھر نبیوں کی زبان سے کہلوا دیے جاتے ہیں۔ اب اس کے بعد کیا ہو، آج بعثنا پہ عمل کیسے ہو سکتا ہے؟ کیونکہ اس وقت دنیا میں اگر آپ دیکھیں تو سینکڑوں ملک ہیں، اور کیا اس کا یہ مطلب ہے کہ ہر ملک کے صدر یا وزیر اعظم یا امیر یا حاکم، اس کا انتخاب اللہ تعالیٰ کی طرف سے ہونا چاہیے اور اس کے لیے پھر آسمان سے پرچیاں آئیں گی؟ تو ایسا نہیں ہوتا۔ کوئی بھی نبی دنیا سے جانے سے پہلے اپنی قوموں کو اتنا باشعور کر کے جاتا ہے کہ ان کو یہ پتہ چل جائے کہ جب کبھی کوئی ایسی چوائس سامنے آئے تو جس کو چننا ہے وہ وہی ہوگا جو اللہ اور اس کے رسول کے احکامات کو نافذ کرے گا۔ تو لہٰذا یہاں در پردہ ایک اشارہ مل رہا ہے کہ بعثت اللہ کی طرف سے ہوتی ہے۔ جس طرح لوگوں کی رہنمائی کے لیے، ان کی مذہبی رہنمائی کے لیے اللہ تعالیٰ رسولوں کو بھیجتا ہے، پیغمبروں کو بھیجتا ہے، دین کی خدمت کرنے والوں کو وہ چنتا ہے، اسی طرح کسی قوم کے جو نجی معاملات ہیں یا ان کے اس دنیاوی معاملات کو بھی اللہ تعالیٰ اس طرح نہیں چھوڑ دیتا، اس کے لیے ضرورت ہے کہ ایسے ہی لوگوں کو چنا جائے جو اللہ کی بات کو سمجھنے والے اور اس کو منوانے والے ہوں۔ وَبَعَثْنَا مِنْهُمُ اثْنَيْ عَشَرَ نَقِيبًا، ہم نے اس میں 12 سردار مقرر کیے۔ اشارہ ہے اس میں ان 12 سرداروں کی طرف جن کو حضرت موسیٰ علیہ السلام جبارہ ایک یعنی قوم تھی جن سے لڑائی کے لیے تیار ہوئے تھے، امالکہ کا بھی نام آتا ہے لیکن وہ تو بعد میں ہوا تھا، یعنی جبارہ نام کی قوم تھی، ان سے قتال کے لیے جب تیار ہوئے تو اپنی قوم پر 12 قبیلوں میں سے 12 نقیب مقرر فرما دیے، اور ان کو جنگ کے لیے بھی تیار کریں، قیادت اور رہنمائی کریں، اور ان کے دوسرے معاملات کو بھی وہ دیکھیں گے۔ یہاں لفظ نقیب بہت خوبصورت ہے، نقیب کہتے ہیں سردار، نگران اور ذمہ دار کو، ہر ایک کی پوچھ گچھ کرنے والا، پہلی صفت لکھیے، ہر ایک کا دھیان لگانے والا، ہر ایک کا دھیان رکھنے والا، اور تیسری اس کے نام کے اندر ایک خوبی آتی ہے، قوم کے حالات کی کھوج لگانے والا۔ اس پہ تو بعد میں بات کرتے ہیں، لیکن ایک بڑی دلچسپ سملیرٹی دکھانا چاہوں گی آپ کو اس لفظ کے ناطے سے، کہ نقیب ہی کے لفظ سے نقاب ہے۔ خواتین جو اپنے چہرے پہ کپڑا ڈالتی ہیں اس کو نقاب کہتے ہیں۔ اس میں اور اس میں کیا مماثلت ہے؟ اب دیکھیے کہ نقیب کون ہوتا ہے جس کی نظر قوم کے اوپر ہوتی ہے، گہری سوچ رکھتا ہے، لیکن لوگ اس تک نہیں پہنچ پاتے۔ اسی طرح جب کوئی نقاب پہن لیتا ہے تو وہ تو دیکھ رہا ہوتا ہے دوسروں کو، لیکن دوسرے اس کو نہیں دیکھ پاتے۔ تو گویا کہ جیسے نقیب ایک گہری سوچ رکھتا ہے، وہ ایک خاص فہم کا مالک ہو جاتا ہے، اس کو پتہ ہوتا ہے کہ لوگوں کے ساتھ کیسا معاملہ کرنا ہے، تو ایک عورت بھی اپنے آپ کو اسی طرح سے چھپا لیتی ہے۔ یہ تو ایک لفظی مماثلت تھی، لیکن اب چلتے ہیں لفظ نقیب پہ۔ دیکھیے کہ اللہ تعالیٰ نے کوئی بھی لفظ ایسا نہیں استعمال کیا قرآن پاک میں کہ جو اپنے معنی کے اعتبار سے ویسا نہ ہو کہ جو اس کے اندر اصل میں مراد تھا۔ اب آپ دیکھیے کہ نقیب کا لفظ بول دیا، یہاں امیر نہیں بولا، خلیفہ نہیں بولا، بادشاہ نہیں بولا، وزیر اعظم نہیں بولا، پریزیڈنٹ نہیں بولا، پرائم منسٹر نہیں بولا۔ تو اس لفظ نقیب نے حالت کھول دی کہ ایک سچا امام، امت مسلمہ جو اپنے دور میں چنی ہوئی قوم ہوتی ہے، اس کا لیڈر کیسا ہو۔ ذرا دیکھیے، ایک ہر ایک ہی پوچھ کھینچ کرنے والا، کوئی گزرا ہے ایسا امیر؟ جی، حضرت عمر رضی اللہ عنہ راتوں کو گشت کیا کرتے تھے اور کہا کرتے تھے کہ اگر دریائے فرات کے کنارے ایک کتا بھی بھوکا مر گیا تو اے عمر، تجھ سے اس کا سوال ہوگا۔ ہر ایک کا دھیان رکھنے والا، اور دھیان کہاں تک رکھتے تھے؟ لوگوں کے صرف پیٹ کا انتظام نہیں کرتے تھے، ان کے جذبات کا بھی خیال کرتے تھے۔ کہ ایک رات جب گشت میں تھے اور ایک عورت کی زبان سے پردرد شعر سنے جو اپنے شوہر کو یاد کرتے ہوئے گنگنا رہی تھی، اگلے ہی دن کہا کہ بتاؤ کہ اس عورت کے ساتھ کیا معاملہ ہے۔ پتہ یہ چلا کہ اس کا شوہر حکومت کی طرف سے فوج کے اندر شامل تھا یا جہاد کے لیے سرحد پہ تھا۔ اپنی بیٹی کے پاس جاتے ہیں اور کہتے ہیں، اے حفصہ، یہ بتاؤ کہ ایک عورت اپنے مرد سے کتنی دیر دور رہ سکتی ہے، کب اس کو واقعی اس کی ضرورت محسوس ہوتی ہے؟ انہوں نے کہا کہ تقریباً 3 سے 4 مہینے، یعنی ایک جنرل اور ایک اوسط درجے کی بات بتائی۔ اور وہ کیا تھا؟ یعنی اگلے ہی دن کہتے ہیں کہ عمر رضی اللہ تعالیٰ عنہ نے ایک نیا قانون بنا دیا کہ کوئی شادی شدہ مجاہد 4 مہینے سے زیادہ سرحدوں پہ نہیں رہے گا، وہ واپس آئے گا اور اس کی جگہ دوسرا جائے گا۔ یہ ہوتے ہیں ہر ایک کا دھیان رکھنے والے۔ اسی طرح قوم کے حالات کی کھوج لگانے والا، ان کو فکر لگ جاتی تھی کہ لوگ کہیں بھوکے نہ مر جائیں۔ عمر بن عبدالعزیز کو دیکھ لیجئے، جن کو لوگ عمر ثانی کے نام سے جانتے ہیں، ان کا بھی یہی حال، موٹے تازے شہزادے تھے، لیکن جب ان کو حکومت ملی سوکھ کے کانٹا ہو گئے، چٹکی بھرو تو جسم پہ گوشت نہ دکھے۔ جواب دہی کے احساس نے ان کو پریشان کر دیا۔ اسی کو سامنے رکھتے ہوئے آج کے چنے ہوئے نقیبوں کی حالت کو بھی دیکھ سکتے ہیں۔ آج امت مسلمہ کا جو حال ہے، آج جو چاروں طرف ہمارے اوپر یلغار ہے، کوئی ایک بھی تو نقیب نہیں دکھتا۔ جب سردار جو حاکم برے ہو جاتے ہیں، یا اگر ان کو الگ کیے احکامات یا اللہ تعالیٰ کی رہنمائی میں نہیں چنا جاتا، تو اس کی سزا بے گناہ شہریوں کو دینی پڑتی ہے، پھر وہ پستے ہیں، وہ پٹتے ہیں۔ جب نقیب والی خوبیاں نہیں رہتی تو حکمران سودیگر بن جاتے ہیں، وہ ملکوں کے بھی سودے کر دیتے ہیں، وہ اپنے لوگوں کو بھی بیچ کے کھا جاتے ہیں، لیکن لوگ سوچتے ہیں کہ ہمارا قصور کیا ہے، اللہ کی مدد کیوں نہیں آ رہی۔ پھر آپ کتنی بھی اشتعال والی باتیں کیوں نہ کر لیں، آپ کتنے بھی اگریسو کیوں نہ ہوں، جب تک اصل سورس نہیں بدلے گا، یاد رکھیے، مسلمانوں کی حالت نہیں بدلے گی۔ اور نتیجہ کیوں نکلتا ہے ایسا؟ کیوں لوگوں کے اندر شعور نہیں کہ کیسے لوگ نقیب بنیں گے؟ اس لیے کہ اللہ کی رہنمائی زندگی میں نہیں ہے۔ جتنا سوچ لیں، جتنا غور کر لیں، کسی فتنے سے بچنے کا، کسی مشکل وقت میں امت مسلمہ کو ڈھارس دینے کا، آخری کڑی یہی ہوگی کہ امت کو کتاب سے جوڑ دو، ان کو سمجھ دو، ان کو پتہ چلے ہمارے حق میں کیا اچھا اور کیا برا ہے۔ آج جب ایسے وقت آتے ہیں، ہم قوامین بالقسط نہیں بنتے۔ اب دیکھیں کہ یہ آیتیں یوں ہی نہیں آئیں، ان کا تعلق ہے اوپر والی آیتوں سے۔ پچھلے ہی رکوع میں آپ نے دیکھ لیا کہ قوامین للہ، اللہ کے لیے قوامیت اختیار کرنے والے۔ ایک امت جب تک اللہ تعالیٰ کے لیے کھڑی نہیں ہو جاتی، آیت نمبر 8 میں آپ نے دیکھا تھا، یا ایھا الذین آمنوا کونوا قوامین للہ شہداء بالقسط، شہداء بالقسط، ایمان والو تم اللہ کی خاطر حق پر قائم رہو جاؤ راستی اور انصاف کے ساتھ گواہی دینے والے بن جاؤ تو کیا یہ گواہی عدالت میں جا کے دی جاتی ہے نہیں ایک ایک چیز جو ہے وہ گواہی میں بن جاتی ہے ایسے لوگ پھر ہر چیز کے وقت اپنے آپ کو محسوس کرتے ہیں کہ ہم ٹھیک کر رہے ہیں کہ نہیں کر رہے مجھے تو ایسے لگتا ہے کہ یہ جو بات ہے نا کون قوامین یہ سیکیورٹی جاب مل رہی ہے آپ کو ایک آفر ہے اللہ کی طرف سے امت مسلمہ کو کہ دیکھو تم نے قوام بن کے جینا ہے تم دنیا میں انصاف کے علم بردار بن جاؤ چوکی دار بن جاؤ یہ اللہ کی طرف سے ایک سیکیورٹی جاب کی آفر ہو رہی ہے کیونکہ گارڈ جو ہوتا ہے نا وہ ذمہ دار ہوتا ہے بے خبر نہیں ہوتا وہ ایسے نہیں سو جاتا گارڈ مین جاگتا رہتا ہے دوسرے سوتے ہیں کسی گارڈ مین کو اب کھیل کود اور تماشوں میں نہیں دیکھیں گے وہ جاگتا ہے تو امت سوتی ہے اسی لیے اللہ تعالیٰ نے یہاں وَبَعَثْنَا مِنْهُمُ اثْنَيْ عَشَرَ نَقِيبًا کی بات کرنے سے پہلے پوری امت کو ان کا فریضہ یاد کروا دیا تھا کہ دیکھو اے امت تم گارڈ مین ہو تم اس انسانیت کے اوپر ایک چوکی دار ہو تم نے دیکھنے کہیں گمگنا تو نہیں ہو رہے کورٹ میں جا کے گواہی دینا بڑی ذمہ داری کی بات ہے تو کیا ووٹ دینا کوئی ذمہ داری کی بات نہیں حقدار کو دیتے ہو کہ نہ حق کو دیتے ہو اسی پہ علماء کہتے ہیں کہ جس نے ووٹ غلط دیا اس نے جھوٹی گواہی کا گناہ اپنے سر پہ لے لیا ہر موڑ پہ امت کو روک کے رکھ دیا کہ شعور بیدار کرو کیسی زندگیاں گزار رہے ہو تمہیں نہیں پتا تمہارا رب تم سے کیا چاہتا ہے اللہ تعالیٰ نے صفت کون سی دی نقیب کی اور ایسے نقیب کب ہوں گے جب لوگوں کے اندر دین کا شعور ہوگا پھر انشاءاللہ تعالی امت کی حالت بدلے گی پھر امت کی کے ساتھ معاملہ جو ہے وہ بہترین طریقے سے ہوگا تو لہٰذا ہم سب کو اپنی ذمہ داریوں کو محسوس کرنا ہے جب بھی امت پہ کوئی مشکل آتی ہے تو لوگ پینک ہو جاتے ہیں دل چاہتا ہے کہ بس یہ کر دیں اور وہ کر دیں لیکن شیطان کبھی اصل کام کی طرف آنے نہیں دیتا ہوا کیوں آیا کیوں ایسے معاملے کیوں ہوتے ہیں اللہ کی مدد کیوں نہیں آتی اللہ تعالیٰ نے تو کہا تھا کہ انی معکم وقال اللہ انی معکم اور اللہ نے کہا کہ میں تمہارے ساتھ ہوں اللہ تعالیٰ کی یہ معیت جسمانی معیت نہیں ہے نصر والی ہے مدد والی ہے طاقت والی ہے میں تمہیں مدد کروں گا میں تمہاری مدد کروں گا میں تمہیں طاقت دوں گا میں تمہارا ہاتھ پکڑوں گا میں تمہاری پشت پناہی کروں گا میں تمہاری بیک پہ رہوں گا تم اٹھو تو صحیح لیکن یاد رکھو اللہ کی مدد مشروط ہے اور کیا شرائط ہیں پہلی شرط نوٹ کیجئے گا لائن اقم تم الصلاح تم نماز قائم کرو گے ایسے معاشرے بناؤ جہاں واقعی نماز کا اثر دکھے جہاں جا کے پتہ چلے کہ لوگوں کو ہزاروں ڈالرز بھی مل رہے ہوں اور نماز کے وقت پہ ان کے شٹر گر جائیں ایسے معاشرے قائم کرو ایسے ملک بناؤ کہ حی علی الصلاح اور حی علی الفلاح کی آوازیں لوگوں کو ایک دوسرے سے بے گانا کر دیں بے زار کر دیں ان کو پرواہ نہ رہے کہ ہمارا نفع ہے کہ نقصان یقم اکم تم الصلاح کا یہ مطلب نہیں کہ ہر چوک پہ ایک مسجد بنا دو اور ہر مسجد کے ساتھ کوئی نیا سائن بورڈ لگا دو کوئی مسلک کا نام کسی قوم کا نام کسی نیشنلٹی کا نام نہیں اقم تم الصلاح یہاں دیکھیے یہ انفرادی نماز کی بات نہیں ہے یا یہ نہیں کہا کہ نقیب یا قوم کا ایک ایک بندہ اپنی اپنی نماز پڑھ لے نہیں قیام کرو کھڑی کرو نماز وہ معاشرے دکھیں کہ جہاں نمازوں کے اثرات دکھیں ان الصلاۃ تنہی عن الفحشاء والمنکر بے شک نماز تو فحاشی اور منکر سے روکتی ہے یہ تو بے حیائی سے روکتی ہے ایسے کام کرو کہ جس سے پھر امت کے اندر یہ معاملے آ جائیں کہ واقعی نمازیں ان کی زندہ ہو جائیں وَآتَيْتُمُ الزَّكَاةَ اور وہ قوم زکوٰۃ ادا کرنے والی بن جائے لوگوں کے لیے اس کے دل میں خیر خواہی آ جائے محبت آ جائے یہ نہیں کہا کہ تم جب زکوٰۃ کا مہینہ آئے تو لوگ بینکوں سے پیسے نکلوا لیں پہلے حقوق اللہ کی بات کی اب بندوں کے حقوق کی ادائیگی کی بات کر دی کہ دیکھو یہ سب کچھ کرو گے تو پھر ہوگا اس سے یہ بھی پتہ چلتا ہے کہ یہ اسلام کا پہلا شاعر ہے عبادات میں سے پہلی چیز نماز ہے. چار اجزاء تھے اس میثاق کے. آپ کہہ سکتے ہیں کہ اللہ کی مدد کو لانے کے چار فیکٹرز. کوئی قوم، کوئی ملک، کوئی امت اگر یہ چاہتی ہے کہ ہم زلزلوں سے بچے رہیں، ہم آسمانی آفات سے بچے رہیں، ہم دشمنوں کے نرغے میں آنے سے بچے رہیں، ہم غیروں کی گولیاں کا نشانہ بننے سے بچے رہیں، تو پھر ان کو یہ چار کام تو کرنے ہی پڑیں گے. یہی قانون اجتماعی طور پہ ہے، یہی قانون انفرادی طور پہ ہے. کسی ملک میں سکون آ نہیں سکتا، اللہ کی مدد وہاں آ نہیں سکتی اگر یہ کام نہیں ہوں گے. کسی صوبے کے اندر اللہ کی مدد آ نہیں سکتی اگر یہ کام نہیں ہوں گے. کسی ادارے کے اندر اللہ کی مدد آ نہیں سکتی جب تک یہ کام نہیں ہوں گے. اور کسی گھر کے اندر سکون، اطمینان، چین آ نہیں سکتا جب تک یہ چار کام نہیں ہوں گے، جس میں پہلی چیز نماز اللہ کے قرب کا ذریعہ. جو اللہ کا کام کرنا چاہتا ہے اس کو اللہ کے قریب آنا پڑے گا، اور نماز تو اللہ اور بندے کے تعلق کی گواہی کا نام ہے. بندہ یہ گواہی دیتا ہے کہ اللہ تو ہی بڑا ہے. اللہ اکبر، یہ اللہ اکبر کا جواب ہے کہ اللہ تو بڑا، تو نے بلا لیا، اب مجھے کہیں اور جانے کی ضرورت نہیں، اب تم میرے سامنے آگے ہو، اب میں تمہیں کافی ہوں. اللہ اکبر. وآتیتم الزکاة، اور تم زکوٰۃ دو. اور ساتھ ہی ساتھ تیسرا کام کیا کرو؟ تیسرے کام سے پہلے اگر دیکھیں تو یہ پہلی دو چیزیں کسی نہ کسی حد تک مسلمانوں کے سلیبس میں رہیں. ان کو پتہ ہے کہ نماز پڑھنی ہے، چاہے کوئی انفرادی طور پہ پڑھ رہا ہے، چاہے نماز کا اثر آئے نہ آئے، زکوٰۃ پوری دے نہ دیں، لیکن بہرحال اس کو دین ضرور سمجھتے ہیں. لگتا ہے کہ یہ ذمہ داری ہے، نہیں کریں گے تو پکڑے جائیں گے، نہیں کریں گے تو بات جو ہے وہ پیچھے چلی جائے گی. لیکن اگلی دو باتیں جو ہیں اس کو لوگ آپشنل سمجھتے ہیں، ذمہ داری نہیں سمجھتے. اور وہ کون سی باتیں ہیں؟ وَآمَنْتُمْ بِرُسُلِي، اور تم میرے رسولوں پر ایمان لانا. بنی اسرائیل کے ناطے سے اس آیت کا مطلب کیا ہے؟ کہ اللہ کے نبی صلی اللہ علیہ وسلم پر ایمان لے آنا. رسولی جمع ہے رسول، رسول پلس یا. کیا؟ کہ تم میرے رسولوں کو مان جانا. جیسے موسیٰ کو مانتے ہو ایسے عیسیٰ کو بھی ماننا، اور ایسے محمد رسول اللہ صلی اللہ علیہ وسلم کو بھی ماننا. اور اسی طرح امت مسلمہ سے اگر اس سے مراد لی جائے، ان سے کیا مطلوب ہے؟ تو مطلب کیا ہے کہ زبان سے تو کہتے ہو اشہد ان محمد رسول اللہ، لیکن رسول کی سنتوں اور ان کے طریقوں کو اپنی زندگی میں جگہ دو. ایمان لاؤ، کال اور فعل سے ایمان لاؤ، ایکشن سے ایمان لاؤ. تمہیں اللہ کا نبی ایک محسن دکھے، ان سے زندگی گزارنے کے طریقے لے کے اپنی زندگیوں کو آسان کرتے جاؤ. اور ساتھ ہی ساتھ وَعَزَّرْتُمُوهُمْ، اور تم ان کو طاقت دینا، تقویت دینا، ان کی تعزیر کرنا. عزرا یعزر تعزیر ہوتا ہے عزت اور احترام کی وجہ سے کسی کی مدد کرنا، تعظیم کے ساتھ مدد کرنا، ترس کھا کے نہیں. اب کیا کریں، بیچارے آئے ہیں، اللہ کے رسول ہیں، اللہ کی طرف بلاتے ہیں، چلو ہم ان کی کچھ مدد کر دیتے ہیں. نہیں، عظمت، جلال اور مقام کی وجہ سے کسی کی عزت کرنا. دیکھیں، کسی کی عزت یا کسی کی مدد دو طرح سے ہوتی ہے. ایک تو ہوتی ہے اس کی وجہ کہ کسی پہ ترس کھا کے، اب کیا کریں، آگے غریب اس کی مدد کر دیتے ہیں. اور ایک عزت ہوتی ہے کسی کی دل میں عزت ہے، محبت ہے، آپ ان جذبات سے بھرپور ہیں، کسی کے احسانوں کا بدلہ دینا چاہتے ہیں، آپ کو احساس ہوتا ہے کہ فلاں کے میرے پہ بڑے احسانات ہیں. آپ زبان سے کہیں نہ کہیں، آپ کا عمل گواہی دیتا ہے کہ آپ کو اس کا ساتھ دینا ہے. لیکن دل کے اندر اچھے جذبات نہ ہوں اور انسان صرف زبان سے باتیں کرے، یہ بھی درست نہیں. اور اس کا اپوزٹ بھی، دل میں تو بڑا احسان ہو، ہاں ہم بہت چاہتے ہیں لیکن عملاً کچھ نہیں کر سکتے، یہ سب جھوٹ ہے. اللہ کیا چاہتا ہے؟ عزرتموہم، تم ان کو تعزیر کرو، مضبوط کرو، ان کے ہاتھ مضبوط کرو. ہر دور میں جب ابتدا میں اللہ کے رسولوں نے دین کا کام شروع کیا تو اتنے اسباب نہیں ہوتے تھے، پاس اتنی طاقت نہیں ہوتی تھی، لوگ بھی تھوڑے ہوتے تھے، پیغام بھی نیا ہوتا تھا. کیونکہ جب وقت کی گرد پڑ جاتی ہے نا معاشروں پہ، تو باپ دادا اور رسم و رواج اور غیر قوموں کے افکار غالب آ جاتے ہیں. ایسے وقت میں توحید کی سچی دعوت، اللہ مجھ سے کیا چاہتا ہے، یہ دعوت جو ہے یہ لوگوں کو نئی لگتی ہے، بوجھل لگتی ہے. اور نتیجہ کیا نکلتا ہے کہ لوگ اپنے آپ کو اس کاز سے دور کر لیتے ہیں. اللہ تعالیٰ نے شرط لگا دی کہ تم میری مدد چاہتے ہو تو تم عزرتموہم، تم ان کو طاقت دو گے، تم ان کی تکریم کرو گے اور تم ان کو بلاؤ گے اس راستے کی طرف، لوگوں کو ان کے طرف بلاؤ گے. اور چوتھی چیز، وَأَقْرَضْتُمُ اللَّهَ قَرْضًا حَسَنًا، اللہ کو قرض حسنہ بھی دو گے. سبحان اللہ. قرض حسنہ کیا ہوتا ہے؟ احسان کے درجے پہ خرچ کرنا اور واپسی کی امید رکھے بغیر خرچ کرنا. اوپر زکوٰۃ کا لفظ آ چکا تھا، اس کے باوجود جہاں قرض حسنہ کا الگ سے ذکر کیوں کیا گیا؟ تاکہ تمہاری کمائیوں میں سے صرف زکوٰۃ ہی نہ نکلے، وہ تو بیچارے غریب غربا ہی کو پوری ہو جائے گی تو بہت ہے، اللہ کے دین کے کام کے لیے بھی خرچ کرو، تمہارے مال میں اللہ کے دین کا حصہ ہو. تم نے کہاں کتنا مال لگایا کہ جس سے تم اللہ تعالیٰ کے دین کو تقویت دے سکو، مضبوط کر سکو؟ زکوٰۃ تو پیٹ کے بھوکوں کے لیے ہے، تم روح کے بھوکوں کے لیے کیا کرتے ہو؟ زکوٰۃ تو لوگوں کی چھوٹی چھوٹی ضروریات کو پورا کر دے گی، تم لوگوں کی سب سے بڑی ضرورت دین، روشنی، اس کو پھیلانے کے لیے کتنی بات کرتے ہو؟ کیونکہ یاد رکھیے کہ پیٹ کے بھوکے تھوڑے ہیں اور دین سے بھوکے زیادہ ہیں لوگ. اللہ تعالیٰ نے امت مسلمہ کی ذمہ داری ادا کرنے کا چار نکاتی پروگرام دے دیا، یہ چار کام کر لو. میں کیا کروں گا؟ لَأُكَفِّرَنَّ عَنْكُمْ سَيِّئَاتِكُمْ، یہ ہے آفٹر ایفیکٹس. نمبر ون، میں تم سے تمہاری برائیاں دور کر دوں گا، دنیا میں بھی اور آخرت میں بھی کوتاہیوں سے درگزر کروں گا، تمہاری غلطیوں کا کفارہ بنا دوں گا ان کوششوں کو، آخرت میں تمہاری خطاؤں کو چھپا لوں گا اور میں دشمنوں کے اور تمہارے بیچ میں ایک رکاوٹ بن جاؤں گا. کفارہ یکفرو، کفارہ یہ سب ایک ہی لفظ ہے، چھپانا، یعنی میں ڈھال بن جاؤں گا، کوئی تمہاری طرف میلی آنکھ سے نہیں دیکھے گا. تم جو چھوٹی چھوٹی خطائیں کرتے ہو، گناہ کرتے ہو، میں اس کے بدلے میں تم پہ غیروں کو غالب نہیں کروں گا، میں تمہیں بچاؤں گا، تمہیں دنیا میں بھی پروٹیکشن دوں گا. بالکل ایسے احساس ہو رہا ہے کہ جیسے کوئی آپ کو مارنا چاہتا ہے اور ایک بہت مضبوط ڈھال بیچ میں آ گئی، خبردار اگر تم نے ادھر آنکھ بھی اٹھا کے دیکھا. یہ اللہ کی ماہیت ہے، یہ اللہ کے فیصلے ہیں، اللہ تعالیٰ ہمیں دکھاتا ہے. پیچھے آیت 7 میں آپ نے دیکھا تھا کہ امت مسلمہ کے ناطے سے بیت عقبہ کا ذکر ہوا تھا، کہ دیکھو بیت عقبہ کو نہ بھولو. جیسے بنی اسرائیل سے عہد کیا تھا، ایسے ہی اللہ تعالیٰ نے تم سے بھی کیا ہے، آج کے دور سے بھی کیا ہے. وہاں بھی 12 افراد تھے، پہلے سال جو اللہ کے نبی صلی اللہ علیہ وسلم کے ساتھ بیعت کرتے ہیں، اور یہاں بھی 12 ہیں، 3 اوس کے تھے، 9 خزرج کے تھے. اور بنی اسرائیل کے جو 12 بیٹے جن سے نسلیں چلی تھیں، یہ وہی تھے جو حضرت یعقوب علیہ السلام کے بیٹے تھے، انہی سے پھر وہ 12 چشمے پھوٹے جس کا ذکر آپ پیچھے پڑ چکے. کیسی خوبصورت تنظیم سکھائی جا رہی ہے کہ ہر جگہ سسٹمیٹیکلی کام کرو، ہر بندہ وہ کام کرے جو اس کے حصے کا کام ہے. دوسروں کی طرف اس کام کو، دوسرے کے کام میں مداخلت کرنا اپنے کام کو بھی خراب کرتا ہے اور دوسرے کے بھی، اور تعلقات کا بگاڑ بھی پیدا ہوتا ہے. لہٰذا یہ چار کام کر لو. اوور آل تو ہم دیکھ چکے، لیکن اگر ہم ان ساری چیزوں کو دیکھیں کہ یہ چار کام کرنا اتنے اہم کیوں ہیں، سوال پیدا ہوتا ہے، نوٹ کیجئے کہ یہ چار کام اتنے اہم کیوں ہیں کہ اللہ کی مدد اس کے ساتھ مشروط ہے. کیونکہ اللہ کی مدد تو بڑی چیز ہے نا، اس کو تو مانتے ہیں نا، ये तो कोई नहीं कह सकता कि हम नहीं जानते कि अल्लाह की मदद भी कोई अहम चीज़ है। नहीं, अल्लाह कहता है अगर मैं तुम्हें छोड़ दूँ तो तुम्हें कोई पकड़ नहीं सकता। अल्लाह किसी को रुसवा कर दे कोई इज्जत नहीं दे सकता, और जिसको अल्लाह इज्जत दे उसको कोई जलील नहीं कर सकता। ये अल्लाह ताला के हाथ में है। तो याद रखिए कि इनमें से एक एक चीज़ वो है जो लोगों के ग्रोह को, भीड़ को, हुजूम को, रश को उम्मत में बदलती है। आज लोगों की कसरत है लेकिन भीड़ है, जो एक भेड़ चाल चल रही है। नहीं है तो ये चार काम नहीं है। और ये जो अज़र और युअज़्ज़िरु का लफ्ज़ है, इसी से वो लफ्ज़ है जिसको ताज़ीर कहते हैं। आपने सुना होगा हुदूद, आर्डिनेंस और ताज़ीरात। हद क्या होती है? जो अल्लाह ने नॉमिनेट कर दी। मसलन चोरी की हद जे के हाथ कटेगा, शराब की है तो कोड़े लगेंगे, जिना की है तो लग गए। लेकिन कुछ ऐसी सजाएं हैं जिस पे अल्लाह ताला ने कोई सज़ा नहीं बताई। हाँ, हाकिम है वक्त पे छोड़ दिया। तुम उन हालात और उस मौके की मुनासिबत से जो भी सज़ा देना चाहो, ऐसी सज़ाओं को ताज़ीरात कहते हैं। तो ज़रा उस रूट को लाइए इसमें, तो पता क्या चलता है कि इस्लामी सज़ाओं का राइज होना भी एक दिफा करने की किस्म है, मुदाफियत है। लोगों की इज्जतें बचती हैं, उनको बुरे कामों से इंसान बचा लेता है। अगर इस्लामी हदूद और ताज़ीरात लग जाती हैं, अल्लाह ताला एक ऐसा मुआशरा बनाना चाहता है कि जहाँ लोगों को सबसे प्यारा रब का नाम हो, और जिस कौम का मिशन क्या हो, अज़रतुमुहुम व अक़रदतुमुल्लाह क़र्दन हसना। जब तक मिशन के दर्जे पे ये काम नहीं करेंगे, उम्मत की हालत नहीं बदलेगी। गोलियाँ चलती रहेंगी, रॉकेट लॉन्चर बरसेंगे, इज्जतें लूटेंगी, यतीमों की लिस्टें बढ़ती जाएंगी, बेवाओं की मदद कोई कर नहीं सकेगा। बज़ाहर बेगुनाह समझने वाले जब अपने दामन में झांकते हैं तो उनको कितने ही गुनाह दिखते हैं कि जो अल्लाह ताला की मदद को दूर करके गैरों के गज़ब को बुलाने की दावत देते हैं। और इसकी रोकथाम का तरीका क्या है कि वाज़्ज़रतुमुहुम, अल्लाह के दीन को फैलाओ। किसी की अल्लाह से मोहब्बत का अमली इजहार ही है कि वो अल्लाह के दीन को फैलाने वालों के साथ क्या मामला करता है। देखिए, सिर्फ नमाज़ें पढ़ना अगर दीन होता तो बहुत सारे लोग ये दीन कर रहे हैं, फिर इस वक्त उम्मत की ये सख्ती क्यों आई हुई है? और अगर किसी से मोहब्बत है, दिन में 5 बार आप किसी को आई लव यू कहते हैं, तो फिर उसका नाम क्यों प्यारा नहीं? फिर उसके काम से मोहब्बत क्यों नहीं? अल्लाह से मोहब्बत का ला मुहाला नतीजा ये होता है कि अल्लाह की किताब से मोहब्बत हो जाती है। ये नहीं हो सकता कि आप किसी से इम्प्रेस हों और उसका कलाम आप ना सुने। लोग दुनिया में जब लोगों के साथ अटकते हैं तो यही उसमें अटकाना होता है कि फिर उनको उनका कलाम अच्छा लगता है। अगर हम अपने दिलों को टटोलें कि अल्लाह से मोहब्बत है, कैसे पता चले? अल्लाह की किताब से कितनी मोहब्बत है, उसके दीन सिखाने वालों से क्या हमारा रवैया है, उनकी दिल में इज्जत है या उनको दुनिया का सबसे ज़्यादा बेकार इंसान समझते हैं कि जो ना खुद आराम से बैठते हैं ना दूसरों को बैठने देते हैं। सबसे ज़्यादा तनकीद होगी तो उन पे होगी। जो कुछ नहीं करेगा उसको आराम कुछ नहीं कहेंगे, और जो कुछ करेगा हर अपने जुर्म की सज़ा उसके सर पर डाल देंगे। इस वजह से अब ये काम नहीं हम करते, इस वजह से हम नहीं मस्जिदों में जाते कि मौलवी लड़ते हैं, इस वजह से हम नहीं खुतबे में जाते कि ये और दिस एंड दैट। यानी सारी मुर्दे दीन वालों पर डाल के खुद अपनी बेगुनाहियों के सर्टिफिकेट लेके फिरते हैं लोग। ये सच नहीं। अगर हमें इस काम से प्यार होगा ना, हम तो तरसेंगे, हम तो भीख मांगेंगे, ए अल्लाह कुछ करा ले, हम तेरा नाम चाहते हैं। दिल चाहता है ना जिससे हम मोहब्बत करते हैं उसे सब मोहब्बत करें, उसका नाम हर तरफ हो, लोग उसके साथ ताल्लुक़ जोड़ें। और जब मोहब्बत नहीं होती तो फिर कुछ भी नहीं होता। इसी लफ्ज़ के अंदर दिफा करने का माना भी है। कैसे लोग खुद भी अदब करेंगे? वो सिर्फ मसलक के लिए नहीं, रंग और नस्ल के लिए नहीं, जमात के लिए नहीं, अल्लाह के लिए मिलेंगे और अल्लाह के लिए बिछड़ेंगे। और ये मोहब्बत इतनी गहरी होती है कि ज़िंदगी में तो रहेगी, ज़िंदगी के बाद भी ये मोहब्बत नहीं ख़त्म होती। बिलाल हबशी से हमारा क्या ताल्लुक़ है? शायद उन जैसे आज कितने हमारे इर्द गिर्द फिरते होंगे और हम कभी उनको लिफ्ट ना करवाएं। हबशी, ग़ुलाम, स्याह रंग के, मोटे होंठों वाले, लेकिन उनसे मोहब्बत तो ये है कि वो अल्लाह अकबर कहते थे, वो काबा की छत पे खड़े होकर अजान देते थे। जिसको अल्लाह से मोहब्बत होती है ना, उसको तारीख के और हाजिर के हर दीनदार से मोहब्बत हो जाती है। फिर रास्ते में गिरोही या फिरका वारियत जैसे नाम या सेक नहीं आते, वो कहता है बस ये मेरे रब का नाम ले रहा है, इससे मोहब्बत ही करनी है। ठीक है उसका पैगाम दुरुस्त नहीं तो उसकी मदद ना करो। देखिए ये अज़रों के लफ्ज़ में एक और बड़ा अहम नुक्ता है कि इंसान को एक पैगाम दिया गया कि तुम दीन वालों का साथ दो। अब सवाल पैदा होता है कि किसी दौर में बहुत सारे लोग दीन का काम करते हैं तो किसका साथ दें। एक बहुत यानी काबिल अमल नुक्ता है, तवज्जो चाहता है आपकी। यानी कि एक दौर में दीन का बहुत सारे लोग काम कर रहे हैं, बस आप अपने शहर में देखें 20-25 मस्जिदें होंगी, कई स्कूल होंगे। अब जब ये बात पढ़ी जाती है कि तुम दीन वालों की मदद करो, अज़र तुमू हम तकवीत दो, मजबूत करो, तो फिर क्या किया जाए? सबके साथ देते हैं तो कुछ भी नहीं बनता, या कुछ के साथ कुछ ज़हनी मिलाप नहीं तो क्या करो? इसका बेहतरीन तरीका क्या है कि तुम जज कर लो। अगर तुम्हें किसी पैगाम की सच्चाई दिखती है ना, तुम्हें लगता है ना कि किसी पैगाम से दिल बदल रहे हैं, तुम उसका साथ देना शुरू कर दो। अपनी ताकत, अपना वक्त, अपनी हिम्मत, अपनी कोशिशें, अपनी स्किल उसके साथ लगाओ ताकि तुम्हारी कुव्वत जमा हो और कुछ मिले। और बाकियों के साथ रिस्पेक्ट का मामला रखो, उनकी भी इज्जत करो, उनको बुरा ना कहो, तुम्हारी ज़ुबान से कभी को गलत लफ्ज़ ना निकले, लेकिन किसी एक जगह जम जाओ। बस लोग ये बात सुन के फिर बाद में परेशान हो जाते हैं, क्या करें, फिर ये भी दीन का काम है, वो भी दीन का काम है। देखिए कि बहुत सारे अच्छी चीज़ों में जब इंसान किसी एक चीज़ पे जमता है ना, फिर वो कुछ पा लेता है। और जब इंसान मुख्तलिफ दर्जे पे कोशिशें करता है ना, तो वो एंड ऑफ द डे स्कैटर्ड चीज़ें तो होंगी। मिसाल दूंगी कि आप चूल्हे पे कुछ पकाने के लिए रख एक चीज़ पकाते हैं, उसी तरह फिर उसको वक्त देते हैं, वो पक जाती है अपने वक्त पे, फिर आप फ़ायदा उठाते हैं। और अगर आप 4-5 कच्ची पक्की हंडियाँ पका लें चूल्हे पे, भूख लगेगी तो खा तो एक भी नहीं सकेंगे ना। तो उम्मत मुस्लिमा को इसमें ऑर्गेनाइज होने का भी तरीका बताया गया। हाँ, तुम किसी में मुकाबलेबाजी ना करो, किसी में तकाबुल ना करो, किसी की बुराई ना करो। एक का साथ देने का ये मतलब नहीं है कि दूसरों का तुम नुकसान कर रहे हो। हाँ, ला युकल्लिफुल्लाहु नफ्सन इल्ला वुसअहा, अल्लाह को मालूम है कौन क्या कर सकता है, किसको क्या कहाँ करना चाहिए, और देखो मेरी ज़रूरत कहाँ कितनी है। और मैं सोचती हूँ कि ये तो सिर्फ दीन का मैदान है ना, दुनियावी मामलात में अगर अल्लाह से मोहब्बत होगी ना, तो हम अपने मुसलमानों को तकवीत देंगे। प्रैक्टिकल एक मिसाल जहन में आ गई, बस आप देखिए कि किसी भी शहर में बहुत सारे ग्रोसरी स्टोर्स हैं, कई 5 साल से हैं, 10 साल से हैं, 20 साल से चल रहे हैं, और अल्हम्दुलिल्लाह बहुत फेमस हैं, बहुत सेल है। अब इतने में एक नया मुसलमान कोई एक छोटी सी शॉप खोल के बैठ जाता है हलाल मीट की, उम्मत मुस्लिमा का, वहाँ रहने वाले करीब नेबरहुड के लोगों का फ़र्ज बनता है कि वो उससे गोश्त खरीदें। वो दूर ना जाए सिर्फ इसलिए कि शायद वो बहुत सस्ता है और ये महंगा है, और ये पता नहीं नया ठीक होगा नहीं, या ये कह के नहीं, हम तो शुरू से वहाँ जा रहे हैं। हर बंदा हर लम्हे नेकी का मौका ढूंढे, मेरी ज़रूरत कहाँ है, मैं कहाँ करूँगी काम तो ज़्यादा फ़ायदा होगा। अगर मैंने इसे ना ख़रीदा, हमने इर्द गिर्द रहने वालों ने इसे गोश्त ना ख़रीदा, ये थोड़े दिन में बंद कर देगा, ना शुक्री होगी। शुरू में हम बहुत खुश होते हैं, हलाल मीट की शॉप खुल गई, बिल्कुल करीब है, 2-4 दफ़ा जाते हैं, फिर कहते हैं नहीं इनकी सर्विस अच्छी नहीं, नहीं अभी इनके तो इंतज़ाम पूरे नहीं, और नहीं नहीं ये तो बहुत महंगा देते हैं। ये नहीं सोचते कि ये बेचारा दिन में कोई 2000 किलो गोश्त बेचेगा, और बड़ी शॉप जहाँ आप जाते हैं वहाँ हो सकता है 5 मन गोश्त बिक जाए, दोनों की कॉस्ट का फ़र्क होगा। तो क्या हुआ, अगर तुम्हारे ग्रोसरी में $10-15 का इजाफा हो गया 15-20-21 ग्रोसरी में, तो व्हाट्स न्यू? फिर क्या, तुमने वैसे किसी को $15-20 सदके में नहीं देने थे, तुम इसको दे दो, इसको स्टैंड करो। ये होता है कम तो मुसलात का असर, फिर उम्मत खड़ी हो जाती है, फिर वो उसको पकड़ते हैं कि नहीं नहीं हमने तुम्हें स्टैंड करना है। कल मैं एक औरत से मिली, आई विश कि मैं आप लोगों को मिलाऊं, एक नॉन मुस्लिम से मतलब कन्वर्टेड थी, बहुत अच्छी नाइस लेडी थी, वो आई, खैर मुझे पता चला उसको मेरे से बात करनी है, मैं बैठ गई, मैं गई फारिग होकर, यकीन करें वो बैठी तो मैंने बात शुरू की, मैंने कहा कि थोड़ी सी बात की, मैं आपकी कैसे हेल्प करूँ। एकदम उसकी आंखों से आंसू चल के, कह कहती सिस्टर आई एम अलोन, आई एम अलोन। मैं उसकी बात सुन के एकदम घबरा गई। मैंने सोचा शायद कोई शौहर छोड़ गया, क्या हुआ। और बीच में थोड़े थोड़े उर्दू के लफ्ज़ बोल रही। जब मैं आई तो मुझे कहें शुक्रन ऐसे कुछ बोले, और देखने में प्योर अमेरिकन थी। फिर मैंने पूछा, थोड़ी सी बात जब आगे बढ़ी तो शौहर भी मुसलमान है, 20 साल पहले कन्वर्ट हुई, पाकिस्तानी हस्बैंड है, पाकिस्तान कई दफ़ा जा चुकी। लेकिन यकीन करें, 1 घंटा में मैं उसके साथ बैठी और मैं उसकी बातें सुन रही थी और मुझे शर्म आ रही थी अपने ऊपर। कहती सिस्टर आई फील अलोन, आई नीड मुस्लिम सिस्टर्स, आई नियर आई गो, यानी यहाँ के ह्यूस्टन में एक इलाके में रहती है। मैंने कहा यू शुड गो टू द मस्जिद्स और हलकाज होते हैं, तुम वहाँ जाओ, बहुत कुछ ऐसी चीज़ें। कहती मेरे पास मस्जिद है, मैं वहाँ जाती हूँ, बट वहाँ मोस्टली पाकिस्तानी लेडीज़। सिस्टर आई फील आई एम स्ट्रेंज। उसके उनके कपड़ों की बात कर रही थी कि उनके हुलिये को देख के, उनके तरीक़ों को देख के, यानी मुझे लगता है कि या मैं मुस्लिम नहीं हूँ या ये मुस्लिम नहीं है। इतनी गहरी उसकी नज़र थी। पाकिस्तान जाती है, मैंने कहा तुमने वहाँ क्या देखा, तुम्हें कैसा लगा। कह रही पीपल आर सेम एवरीवेयर, लोग कहती सब जगह एक होते हैं, लेकिन मैंने वहाँ जाके देखा। और मैंने कहा, इशारा करके साथ बता रही थी अपने, कि वुमेंस को तुमने ये जेवरात क्यों पहने हुए हैं, गिव दिस टू गवर्नमेंट और उन्हें कहो कि तुम्हारे सीवरेज सिस्टम ठीक करें, गटरों का पानी। कहती लुक दिस इज टॉयलेट वाटर, दिस इज रेस्ट रूम वाटर दैट कम्स इन द रोड्स, स्ट्रीट्स पे आया हुआ पानी है, और वुमेंस को क्या राइट पहुंचता है कि वो ज्वेलरी पहन के फिरे। बहुत बातें, और मैं शर्मिंदा डूबती जा रही थी मैं उसकी बातों से। यकीन करें, मैंने कहा कि मैंने उसको ऑनलाइन पे क्लासेस का बताया, क्योंकि इंग्लिश जानती है, मैं जानती हूँ 1-2 कोर्सेज ऐसे हो रहे हैं, होते हैं। मैंने कहा तुम वो ज्वाइन कर लो, तुम्हें बहुत फ़ायदा होगा। कहती दैट मीन के, यानी तुम ये नहीं चाहती कि मैं लोगों में निकलूँ। मेरा दिल चाहता है मैं मुस्लिमों मुस्लिम्स में रहूँ, मुझे मुस्लिम ग्रुप्स मिलें, सिस्टर्स में बैठूँ, लेकिन आई फील स्ट्रेंज। तो मुझे तकलीफ़ हुई। मैंने कहा कि ये इतने साल से जमी हुई है ना, वरना आज हम मुसलमानों की हालत को देख के पलट ना जाएगी। क्या ये अज़्ज़रतुमूहुम के ऊपर अमल नहीं होगा, जो दीन की तरफ आता है उसके हाथ पकड़ो, उसके कदम पकड़ो, उसको बुलाओ अल्लाह के दीन की तरफ। जाना नहीं, तुम बहुत प्यार से आए हो, तुम बड़े नेमत थे अल्लाह की, तुम्हें अल्लाह ने तुम्हें दीन दिया, तुम अब पलट के ना जाना। हम दीन के मामले में भी तावन करने में नहीं, और दुनिया को तो हम समझते हैं छोड़ो, इट्स नॉट आवर बिजनेस। अल्लाह ताला एक ऐसी उम्मत चाहते हैं कि हर बंदा तड़पे, तड़प होगी उसके दिल में, इस चीज़ की फिक्र लगी होगी कि अल्लाह तू ये बता कि मैं कहाँ नेकी करूँ, कहाँ मैं अपना हिस्सा डाल दूँ। और अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम का साथ नहीं देना, बल्कि उनके मिशन का साथ देना है। ये कोई शख्सियत परस्ती नहीं सिखाई गई। याद रखिए कि शख्सियत परस्ती और अज़्ज़रतुमूहुम में बड़ा फ़र्क है। ये नहीं कहना कि जो गलत है उसको ठीक कह दो, जो ठीक है उसको गलत कह दो, बल्कि किसी का काम भी वही काम है जब तक वो उस काम पे लगा हुआ है। अगर खुदा न खास्ता उस काम से हटता है तो फिर उसका ताल्लुक वो नहीं है जो दीन का ताल्लुक है। अल्लाह ताला चाहते वक्रतुमुल्लाह कर्दन हसना, कर्ज़े हसना भी दो, फैलाओ अल्लाह के दीन को। तुम लोगों की रूहानी ज़रूरियात को पूरा करो, तुम सदका जारिया के कामों में हिस्से लो, तुम दीन को प्रमोट करो। अगर उम्मत मुस्लिमा को पनपना है तो ये 4 काम करेगी तो पनपेगी। अब देखिए 5वें पारे के अख्ताम पे भी साथी मुनाफ़कत से बचने की 4 चीज़ें दी थी, बिल्कुल आखिरी आयतों को बाद में देखिएगा। तौबा करो, इस्लाह करो, अखलसु दीनहुम, अपने दीन को खालिस करो, वातसमू, एहतसाम करो, वो ज़ाती मुनाफ़कत के लिए था, और यहाँ ये 4 काम उम्मत को जोड़ने के लिए। मैं क्या करूँगा, मैं तुम्हारी ख़ताओं से दरगुजर करूँगा। लव कफ़िरन्नानकुम सय्यातिकुम, मैं हटा दूँ, मुझे पता है तुम इंसान हो, तुमसे मिस्टेक्स होंगी, तुमसे टंग स्लिप्स होंगी, तुमसे होंगी, क्योंकि जब इंसान अल्लाह की तरफ आता है ना फिर भी रोता ही है, अल्लाह इतनी तो गलतियाँ हो जाती हैं मुझसे तो मुझे सवाब क्या मिलेगा। अल्लाह ताला कहता है नहीं, कम ना, तुम मेरे बंदे तो बनो। आप देखिए कि एक बंदा जब आपका अपना बन जाता है ना, तो आप उसकी 70 खामियों को भी इग्नोर करते हैं ना, ये मेरा बंदा है, ये मेरे भरोसे का बंदा है, ये काबिल एतमाद बंदा है, मुझे पता है ये मुखलिस है, अगर इससे कोई गलती हो गई आई कैन टेक केयर ऑफ दिस, मैं इसका नुकसान पूरा कर दूंगी, ये मेरा बंदा है, ये मेरे भरोसे का बंदा है। खातिब नबी बलता से गलती हुई थी, लेकिन अल्लाह के नबी ने कहा इनको छोड़ दो, इन्होंने बदर में हिस्सा लिया था, इन्होंने उस वक़्त इस्लाम का साथ दिया था जब इस्लाम बड़ा कमज़ोर था। आज के बजे कुछ भी कर ले, अल्लाह ने इनको माफ़ किया, तुम कैसे इनको पकड़ सकते हो? तो बात सही है कि अल्लाह ताला यही दावत देता है हम सबको, लेकिन फमन कफरा बाद ज़ालिका, बस जो कोई कुफर करे इसके बाद, यानी इस प्लेज को कबूल करने के बाद तोड़ दे, कमिटमेंट करने के बाद छोड़ दे, तो क्या हाल होगा? फ़कद दल सवा सबील, तो खो गया वो सीधे रास्ते से, भटक गया वो सीधे रास्ते से, उससे सवा सबील हट गया। ये क्या होती है कैफियत? ये दल सवा सबील की कैफियत क्या है? यानी असल मकसद से हट गया, दीन की असल कॉज पीछे रह गई, ज़ातियात आगे आ गई, अपनी ज़ात को आगे ले आया, या कभी कभी फ़िक्ही बातों में आ गया, असूल पीछे रह गए, फ़ुरूआत आगे आ गई, यानी रूट्स को छोड़ के ब्रांचेस में उलझ गया। सवा सबील, सवा कहते हैं बराबर को, मोतदिल, सबील कहते हैं रास्ते को, यानी जिस मसले पे अपना दिल बढ़ा उस पे खूब जोर दिया, और जिसको दिल ना चाहा, जिस पे अपना अमल नहीं, उसको स्किप कर गए, इसको आगे चलने दो। ऐसे लोग फिर भटक जाते हैं, ऐसे लोगों को फिर समझ नहीं आती कि हम क्या कर रहे हैं और हमें क्या करना है। ऐसे लोग जो हैं वो राह को गुम कर देते हैं। देखिए एक लफ्ज़ होता है सिराते मुस्तकीम, यहाँ है सवाद सबील, फ़र्क क्या है? असल मंजिल सिराते मुस्तकीम है, लेकिन उस तक ले जाने के रास्तों को सवाद सबील कहते हैं। ये बिल्कुल ऐसे ही जैसे किसी शहर में एक हाईवे होती है ना, मसलन जैसे आप लगा लें शारे फैसल पाकिस्तान में, कराची में। अब आपको शारे फैसल तक पहुंचना है, कौन कहाँ पहुंचेगा? मुख्तलिफ जगह पे जाएगा ना, कोई लांडी साइड से आ रहा है तो वो एक तरफ से आ जाएगा, कोई क्लिफ्टन से आ रहा है तो वो दूसरी तरफ से आ जाएगा, कोई नाजमाबाद से आ रहा है तो वो तीसरी तरफ से आ जाएगा ना, लेकिन पहुँचना सब ने सिराते मुस्तकीम पे है। तो बिल्कुल यही मिसाल है इधर कि जो अपने इर्द गिर्द की छोटी सी रोड, सब रोड्स या छोटे छोटे रास्तों पे चलता जाएगा, वही सिराते मुस्तकीम पे पहुँचेगा ना। और जो सवाद सबील से भटक गया, यानी आप रास्ते में कहीं ना कहीं लॉस्ट हो जाएं तो आप हाईवे पे पहुँच सकते हैं, और अमूमन इंसान छोटी छोटी रोड्स पे भटकता है, हाईवेज तो बाद में आती हैं। हाईवे पे चढ़ते हैं तो कहते हैं शुक्र है आप पहुँच गए, आप फिक्र नहीं करो हम पहुँच गए अपने असल रोड पर। तो यही है मकसद कि इस दीन की तरफ आने वालों का भी यही हाल होगा, जब तक वो सिराते मुस्तकीम पे आने के लिए अपने इर्द गिर्द के छोटे छोटे रास्तों पे नहीं चलते रहेंगे, तब तक सिराते मुस्तकीम पे नहीं आएंगे। पहले वादे किया किए थे, वला उदखिलन्नकुम जन्नातिन तजरी मिन तहतिहा अलनहार, यानी तुम्हारी बुराइयों को दूर करूंगा और तुमको ऐसी जन्नतों में दाखिल करूंगा जिसमें नहरें बहती होंगी। गोया के एक वादा था दुनिया का, दुनिया की तरक्की दूंगा, दुनिया में तुम्हारे ऐब छुपा लूंगा, तुम्हें दुश्मनों से महफूज कर दूंगा, और दूसरा वादा कर दिया आखिरत की जन्नतों का। यहाँ याद रखिए कि दुनिया के फायदे चांस में हैं, मिले तो मिले, ना मिले तो ना मिले, लेकिन आखिरत का वादा कन्फर्म है, वो ज़रूर मिलेगा। आप देखिए कि जब इंसान किसी बड़े काम में लगता है ना, तो छोटे छोटे काम खुद ही होने लगते हैं। मसलन अगर आप खाना पकाते हैं, चूल्हे पे खंडिया रखते हैं, तो आप खड़े खड़े साथ सैलड भी बना लेते हैं, हाँ आप साथ ही किचन भी साफ़ करने लगते हैं। लेकिन अगर आप खाना नहीं पकाते तो वो छोटे काम भी नहीं होते। इसी तरह जब आप अल्लाह के काम को अपना काम बना लेते हैं ना, जीना मरना, कुल इन्नस्सलाती व नुसुकी व महयाया व ममाति लिल्लाहि रब्बिल आलमीन, फिर आपके छोटे छोटे काम अल्लाह खुद ही करते, आपकी खताएं, आपके गुनाह, ये सब अल्लाह ताला की तरफ से माफ़ हो जाते हैं। इसी का जिक्र है इसमें कि जब तुम ऐसा करोगे तो तुम्हें फ़ायदा होगा, नहीं करोगे तो नुकसान तुम्हारा है। अब आप देखिए कितना खूबसूरत प्लेज था, बिलफर्ज आज के दौर में किसी को ये बात दी जाए कि देखो ये चार काम कर लो तो दुनिया की भी इज्जत है और आखरत की भी, कोई है जिसको नहीं मानना? कोई किसी मुल्क की तरफ से आपको चार नुकाती पैगाम दे दिया जाता है, ये चार काम कर लो, हमारी बातें मानो तो हम तुम्हें दुनिया के भी फ़ायदे देंगे, और आखरत तो खैर वो मानते ही नहीं। तो लोग कैसे कूद के पड़ते हैं, लेकिन जब दिलों में अल्लाह की अजमत नहीं होती, जब सिर्फ ज़ाहरी नमाज़ें होती हैं, जब दिल में अल्लाह की बड़ाई नहीं होती, तो लोग अल्लाह से किए हुए अहदों को भी तोड़ते हैं। नतीजा क्या निकला? फ़बिमा नक़दिहिम मीसाक़हुम, पस बवजह उनके तोड़ने के इस मीसाक को। कर लिया वादा, पूरा हो गया, लेकिन तोड़ दिया, चारों काम नहीं किए, या चारों में से दो नहीं किए, तीन नहीं किए। याद रखिए, अल्लाह की मदद मशरूत है इन चार कामों के करने पे। जब तक उम्मत ये चार काम करती है, अल्लाह की मदद भी साथ है, गुनाहों से माफ़ी भी है और आखिरत में जन्नत भी है। लेकिन जब दो तो कर ली, नमाजें तो खूब पढ़ ली, रोज़े ज़कात तो दे दी, लेकिन अगले दो काम ना किए, अज़र तुमू वाला और अक्रत तुमुल्लाह कर्दन हसना, तो फिर अल्लाह की मदद छिन जाती है। ये ऐसी जैसे टेबल है ना, चारों टांगे होंगी तो खड़ा रहेगा, कायम रहेगा, और आप दो निकाल दें टांगे तो गिर जाएगा, एक भी निकालेंगे तो गिर जाएगा। यही किया यहूद ने, वादा तोड़ दिया। ये तो नहीं कि पूरे इस्लाम से निकल गए थे, नहीं थे, लेकिन जो मुश्किल लगता था उसको छोड़ देते थे, जिसकी चोट अपने नफ्स पे पड़ती थी उसको छोड़ देते थे। लिहाजा अल्लाह ताला ने उनको दो तरह की सजाएं दी। फबिमा नक़दिहिम मीसाक़हुम, इनके इस मीसाक के तोड़ने की सज़ा क्या दी? लअन्नाहुम, पहली बात हमने इन पे लानत की, दूर कर दिया इनको अपनी रहमत से, और दूसरी वजअलना कुलूबहुम क़ासिया, इनके दिलों को सख्त कर दिया। ये दो सज़ाएं होती। याद रखिए, अल्लाह के साथ जब किसी कौम का मामला बिगड़ता, जब अल्लाह ताला किसी अहले शरीयत कौम से नाराज़ होता है, तो दो तरह की सज़ाएं देता है उसको। एक सज़ा होती है ज़ाहरी अज़ाब और एक होती है बातनी अज़ाब। ज़ाहरी अज़ाब क्या होता है? लानत, दूरी, दूर जाके पड़कता है, पटकता है बंदा। इसको, बात को समझने के लिए अगर आप जहन में लाएं कि एक रस्सी है दो लोगों के हाथ में और वो खिंची हुई है, एक अपनी तरफ पकड़ के उसको खींच रहा है, दूसरा दूसरी तरफ, स्ट्रेट रहेगी ना? बिलफर्ज उन दो में से कोई एक रस्सी को छोड़ दे, नतीजा क्या होता है? कायम रहेगी वो डोरी, दूसरा भी दूर जाके झटके से टिकरता है। इसी तरह जब मुआहदा रब का और बंदे का होता है ना, तो वैसे ही जैसे रस्सी को दोनों तरफ से बांधा। बंदा जब अपनी तरफ की रस्सी छोड़ देता है ना, तो रब कैसे थामे? होता ही नहीं, आप आजमा के देख लें। एक बंदे की कोशिश से काम नहीं बनता। हमारे यहाँ कहते हैं ना, ताली एक हाथ से नहीं बजती, दोनों हाथों को जोड़ना पड़ता है ना। इसी तरह अल्लाह अपने वादे उस वक्त पूरे करता है जब बंदा अपना हिस्से का काम करता है, और जब नहीं करता तो अल्लाह ताला फिर दो तरह के अजाब देता है। ज़ाहरी अजाब कौमों को मुसल्लत करता है, नॉन मुस्लिमों की गोलियों के रुख उस कौम की तरफ होने लगते हैं, इज्जतों पे हाथ पड़ने लगते हैं, बच्चे यतीम होने लगते हैं, लोग अपनी जॉब से ले ऑफ किए जाने लगते हैं। और याद रखिए, अफराद के गुनाहों को अल्लाह ताला इग्नोर करता है, कौमों के गुनाहों को इग्नोर नहीं करता। वो एक शेर भी है ना कि कुदरत अफराद के गुनाहों से करती है अगमाज, लेकिन मिल्लत के गुनाहों को नहीं पकड़ती। दो चार लोगों में खामी होती है ना, आप इग्नोर करते हैं, सो के अब इतनों में कुछ तो होंगे ही। मिसाल है, बहुत सारे स्टूडेंट्स हैं और उसमें दो चार स्टूडेंट थोड़े काम नहीं करते, बात नहीं मानते, इस नेचुरल, हर एक तो मंजिल पे नहीं पहुंचता, हर एक का नसीब होता है। लेकिन अगर सारे ही ऐसे हो जाएं या आधे से ज़्यादा हो जाएं, तो फिक्र लग जाती है ना। इसी तरह अल्लाह ताला देखता है कि अब कौमों की हालत क्या रह गई है, फिर अल्लाह ताला उनको दूर कर देता है, फिर उनको उनके दिलों में दुनिया की मोहब्बत डाल देता है। वो अपने एजाजात के पीछे तो रहते हैं, लेकिन अल्लाह के दीन को छोड़ देते हैं। फिर वो दुनिया के पीछे लग जाते हैं और अल्लाह उनके साथ नहीं रहता। ऐसे लोग फिर अपनी ज़िंदगी में तब्दीलियां ले आते हैं, तकवा छुट जाता है, लिल्लाहिये छुट जाती है, और हकीर फ़ायदे सामने आने लगते हैं। और दूसरी सज़ा क्या मिलती है? कासियतन कुलूबहुम कासिया, दिल सख्त हो जाते हैं। ये बातनी सज़ा है। फिर कबूलियत हक की इस्तेदाद ख़त्म हो जाती है, फिर वो काम ही नहीं कर पाते, फिर वो कहते हैं हम दुनिया में ही नहीं पूरे हो रहे, अब हम आखिरत के लिए और क्या करें, हमारी तो यहाँ ही नहीं पूरी पड़ती, आगे क्या होगा। ऐसे लोग फिर गलत काम करने लगते हैं, जो किया होता है उसको भी छोड़ने लगते हैं, साया करते हैं। और जब दिल सख्त होते हैं ना, तो उसका एक आफ्टर इफेक्ट होता है, और वो क्या, युहर्रिफूनल कलिमा अम्मा बादीही, वो कलाम को, कलमात को उसकी जगह से बदलने लगते हैं, आउट ऑफ कॉन्टेक्स्ट बातें करने लगते हैं। किसी कौम के दिल की सख्ती की ये अलामत है कि वो अल्लाह के कलाम को ही बदल दे, या अल्लाह के पैगाम को ही बदल दे, उसके नबी के बातों को बदल दे। हर दौर में दीन के बिगाड़ की यही वजह हुई। किसी ने भी, जिसने भी दीन को बिगाड़ा है ना, वो यही करता है कि आउट ऑफ कॉन्टेक्स्ट तफसीरें करने लगता है, बातें करने लगता है, एक छोटे से टुकड़े को लेके पूरा दीन बनाने लगता है। फिर ऐसे लोग दीन से लोगों को मुतनफ़िर कर देते हैं, और ख़ुद साख्ता अकायद का पाबंद करने लगते हैं, तहरीफ करते हैं वो लोग। व नसू हज़ मिम्मा ज़ुक्किरु बिही, यह है दूसरा गुना, अल्लाह के साथ अहद टूट। दूसरा असर क्या आता है कि वो नसीहत को भूल जाते हैं। व नसू हज़ मिम्मा ज़ुक्किरु बिही, वो शरीयत जो याद रखने के लिए आई थी उसको भूल जाते हैं। कहीं मौका आए तो किताबें खोल के कोट करते हैं, वो बातें उनकी ज़ुबान पे नहीं रहती, क्योंकि जो चीज़ अमल में नहीं होती वो फिर ज़ुबान से भी भूल जाती है। असल में यहूद की तरफ भी इशारा है। तौरात अल्लाह ने भेजी थी, इन्होंने उसको छोड़ के तलमूद को पकड़ लिया। आपको पता है कि तलमूद क्या है? इनके उलमा की लिखी हुई किताब, जैसे आज भी फ़िक्ही किताबें हैं ना, इन्होंने तौरात को छोड़ दिया और तलमूद को पकड़ लिया। जैसे आज हम कुरान को पढ़ने की बजाय बीच में अटक जाते हैं। अल्लाह की बात को छोड़ा, इंसानों की लिखी हुई किताबों को पकड़ लिया। नतीजा क्या निकला? वो हिदायत की किताब, वो रोशनी, उससे दूर हो गए। देखिए कि अल्लाह ताला किसी कौम को जो किताब देते हैं ना, वो रोशनी का मंबा होती है, आगे भी आयतों में आएगा। वो क्यों होती है? कि इसकी रोशनी में तुम भी रास्ता देखो, दूसरों को भी दिखाओ। अब कोई अगर दिल में इतना बुग़ज़ रखे हूँ, मैं दूसरों को क्यों दिखाऊँ, इनको क्यों फ़ायदा हो, मैं ही लूँगा इसे। चलो ऐसा करते हैं कि मैं अपने इस चिराग पे कपड़ा डाल देता हूँ, सिर्फ रोशनी मेरे तक रहे, थोड़ी देर में क्या होगा, कपड़ा भी जल जाएगा। जब हक के ऊपर ख्वाहिशात के, तासुबात के पर्दे पड़ते हैं ना, तो उस हक से फिर बंदा खुद भी फ़ायदा नहीं ले पाता, और उससे फिर तीसरी बुराई इंसानों में पैदा होती है, और वो क्या है, खयानत। उसी का तذكرہ आ गया रहा है, वला तजालु तत्तली वला खाइनत मिनहुम, और हमेशा आपको इत्तला मिलती रहेगी इनकी खयानतों की, ये खयानते ही करते रहेंगे, इल्ला कलीला मिनहुम, मगर थोड़े इनमें से, यानी यहूद की तरफ से खयानतों की आपको इत्तला मिलती रहेगी। ये खाइनतुन क्या है भाई? ये खाइना बमानी खाइन है, और ता जो है ना, ये मुबालगे की है। आखिर में देखने में ता ऐसे लग रही है मुअन्नस की, लेकिन ये मुबालगे की है। और इसी तरह खाइना बमानी खयानत यानी फेल भी है, यानी नफ्सुल खाइना, खयानत करने वाला इंसान मुराद है, या फिर खयानत के मानों में। इनकी क्या खयानतें थी? कि ये अल्लाह के दीन के असल को छुपा लेते थे और अपनी ख्वाहिशात को जाहिर करते थे। ईमानदाराना ज़िंदगी को छोड़ के खयानत वाली ज़िंदगी आने लगती थी। मसलन पैसे कमाने में, माल कमाने में धोखाबाजी, झूठ, ये सब इनका हिस्सा बन गया। जो अल्लाह के कलाम में तहरीफ कर देगा, उसको और क्या आप उससे उम्मीद कर सकते हैं? आज भी ऐसी तहरीफात होती हैं। बात लोगों ने सूरत अल-फजर की इब्तदाई 10 जो आयतें हैं, वल फजर वल याल नशर, उससे उन्होंने करबला की 10 रातें मुराद ली हैं। नाउज़ुबिल्ला सुम्मा नाउज़ुबिल्ला, सूरह बकरा में आता है ना, अंतस्बहू बकरा, गाय को ज़िबा करो, नाउज़ुबिल्ला, वो कहते हैं इससे मुराद आयशा को ज़िबा करने का हुक्म है। नबी सल्लम अपनी बीवी को हुक्म दे रहे हैं कि इसको कत्ल कर दो। आज कोई हमारे लिखे को गलत कर दे तो हमें कितना बुरा लगता है। कुछ ख्यानतों का जिक्र आगे करूंगी आपके साथ अगली आयत की रोशनी में, कि आज क्या क्या ख्यानतें हो रही हैं, इल्मी ख्यानतें, अमली ख्यानतें। अल्लाह अकबर, अल्लाह ताला कहते हैं कि ऐसे लोग ख्यानतों के मुर्तकिब होते हैं। और जब ख्यानत दीनदार तबके में आती है, तो याद रखिए आम लोग भी फिर दीन से दूर हो जाते हैं। आज की एक औरत थी, तो उनसे किसी ने पूछा कि आप फलां आलिम को क्यों पसंद करती हैं, उनका दर्स जो, उनकी बात आप जो सुनती हैं, तो कहने लगी कि वो लफ्ज़ बड़े खूबसूरत बोलते हैं, लफाजी बहुत अच्छी होती है। आज ऐसे नहीं लगता जैसे आवाज़ों का मुकाबला होता है। एक खयानत जो आज के दौर में हुई, ममा वमा मुहम्मदन इल्ला रसूल, कुरान पाक की आयत है, आप पढ़ चुके सूरत आल इमरान में कि मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम कुछ नहीं है, सिर्फ अल्लाह के रसूल है। यानी जब आपकी वफ़ात की शहादत की एक अफवाह फैली तो उस मौके पे ये बात कही गई। इससे लोगों ने तहरीफ करके कहा, देखो वमा मुहम्मदन इल्ला रसूल, कि यानी मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम बशरी तौर पे कुछ नहीं थे, और इससे आपकी आपका नूरानी होना साबित किया। ऐसी तहरीफ़ात मिलती हैं, खयानतें भी मिलती हैं। आज भी उम्मत मुस्लिम ऐसे हादसात से दोचार है कि वो तालीम जो दी वो भूल गए, और ऐसा कब होता है जब अहकामात को छुपाया जाता है। लोग अरबी से नाबलद हैं, उनको पढ़ना नहीं आता, और उलमा कहते हैं बिस्मिल्लाह पढ़ते जाओ तुम्हारा कलाम हो जाएगा। इब्तिदा में किसी न्यू मुस्लिम को कहा होगा किसी आलिम ने कि कुछ नहीं आता, बड़ा शौक़ है कुरान पढ़ने का, बिस्मिल्लाह तो कहनी आती है वही पढ़ो। लोगों ने क्या किया, बिस्मिल्लाह से शुरू किया और बिस्मिल्लाह पे ख़त्म कर दिया कि मिल गया एक नुस्खा, अब आगे बढ़ने की तो ज़रूरत नहीं। इसी तरह आप देखिए, 5 सूरतों को पढ़ लो और बाकी 109 सूरतों को छोड़ दो, भूल गए ना। वनसू नसू हज़ मिम्मा ज़ुक्किरु बिही, जिसका दिया गया था याद करना, जिसको जिससे नसीहत लेनी थी उसको छोड़ के अपनी मर्ज़ी की चीज़ें ले ली। फिर इसी तरह आप देखिए कि ख़यानत अमूमन 3 किस्म की होती है, नीयत में ख़यानत, नीयतें कुछ और हैं बज़ाहर दीन का नाम लेते हैं, और इसी तरह मक्काराना बातें, शुगर कोटेड बातें, और इसी तरह नज़रों की ख़यानत, आँखों ही आँखों में इशारे करके कुछ और से और काम कर देते थे। आज के दौर में लोग क्या कहते हैं, आम इंसानों की ज़ुबानों पर ये जुमले देखेंगे, दीन और दुनिया दोनों रखने होते हैं। जब ये जुमला बोलते हैं ना, असल में दिल में दुनिया ही होती है, लेकिन बस वो एक या खुश रखने के लिए ये बात कह दी जाती है। इसी तरह ख़यानत भरा एक और जुमला, अल्लाह को जवाब देना है खुद ही दे लेंगे। अब क्या तुम हर वक्त एक ही बात पे कि सब उसको बताओ, उसको समझाओ, ये करो वो करो, हाँ आपने सुने ऐसे जुमले लोगों से। तुम अपने काम से काम रखो, असल ये सारे जुमले दिल में कुछ और रख के बोले जाते हैं। जाहिर ये किया जाता है कि बस दुनिया ही रखो, और कहा जाता है हाँ दीन और दुनिया दोनों रखा। हाँ तुम उम्मत मुस्लिमा से हो, अल्लाह के नबी तुम्हारी सिफारिश कर लेंगे। असल में ये भी एक ख्वाहिश है इस बात की कि हम बड़े लाडले हैं और अल्लाह के नबी बस बचा लेंगे। अमलों की जवाबदेही का डर तो कम ही है ना। फिर एक जुमला जो ख़यानत के साथ बोला जाता है, अल्लाह बड़ा गफूर रहीम है, क्या मतलब है? अल्लाह ताला से गुनाहों की माफ़ी के लिए ये जुमला बोलते हैं या इसलिए बोलते हैं कि और गुनाह कर लो? सिर्फ ये एक सर्टिफिकेट है। देखें आप जुमले नोट करेंगे ना, एक दिन में 20 जुमले आपको मिल जाएंगे जो दिल में कुछ और रख के बोलते हैं और ज़ुबान से कुछ और बोलते हैं। एक औरत थी, उन्होंने शेयर किया, कहने लगी कि दूध किसी से लेती थी तो रमज़ान का महीना आ गया। कहती कि मैं अपने नेबर में गई और उनसे मैंने कहा कि देखें अब रमज़ान का महीना आ रहा है, अब इसमें तो हमें खालिस दूध दे दें, और साथ ही कहा कि रोज़े भी आप रखें, रमज़ान है, थोड़ी तबलीग की। तो वो कहने लगी, हाँ रोज़ों के महीने में हम दूध में पानी तो नहीं मिलाएंगे, लेकिन रोज़े नहीं हम रख सकते, हम उस वक्त भैंसों को चारा डाल रहे होते हैं और दिस एंड दैट, और बाकी रह गई रोज़े 2-3 रख लेंगे, उसकी बरकत ही बढ़ी है। ये क्या है, खयानत नहीं है, खाइनतम खयानत। और एक जुमला जो बहुत बोला जाता है, ओ कोई बात नहीं, अल्लाह को क्या पता तुम्हारी कौन सी अदा पसंद आ जाए, यानी बड़ी बड़ी ना करो, बस वो छोटियों से खुश हो जाएगा। एक सिस्टर थी तो उन्होंने शेयर किया अपना एक एक्सपीरियंस के उनके ससुर थे या गालिबन के घर के बुज़ुर्ग थे, तो वो कहीं जा रहे थे तो वो बड़े परेशान थे कि मैं वहाँ क्या करूँगा। तो इन्होंने इनको बड़े अच्छे तरीके से कहा कि देखें आप माशाल्लाह फारिग भी हैं, आप कुरान को तर्जमे से पढ़ना शुरू कर दीजिएगा तो आपको फ़ायदा होगा। खैर कुछ अरसे बाद जब उनसे मुलाकात हुई तो कहने लगी कि आप सुनाइए कि अब्बा कैसे हैं आप? तो कहने लगे मैं बहुत परेशान हूँ। क्यों? कहने लगे मैं 2-3 सपारों तक पहुँचा हूँ तर्जमे में और अब मैंने छोड़ दिया। कहा क्यों? कहने लगे कि जब मौलवी साहब से मैं पढ़ता था तो बीच में सूद की आयतें आ गईं, तो मैंने जब उस पर थोड़ी बात की तो मौलवी साहब ने कहा कि इनको छोड़ दो आगे चलो, ये भी आपके लिए इतनी ज़रूरी नहीं है, ये तो एक अलग बात है। फिर कहने लगे कि आगे वो आयतें आईं जहाँ गैर अल्लाह के साथ कुछ खाने की जिक्र था, तो वो देखते थे ऐसे अमल होता हुआ। तो जब उन्होंने पूछा उनसे कि भाई इसका क्या होगा? मैं तो कहने के नहीं नहीं ये आपकी हमारी बातें नहीं है, ये तो किसी बड़े मिशन की बातें हैं, आप इनको छोड़ दो। कहते हैं कि फिर जब मैंने मुसलसल देखा तो मैंने उनको छोड़ दिया, और अभी तक मैं दो तीन लोगों को छोड़ चुका हूँ, लेकिन कोई मुझे पूरा कुरान नहीं पढ़ाना चाहता। जहाँ कोई ऐसी आयत आती है तो उसको छोड़ दो, ये क्या है? अल्लाह ताला ही हम पे रहम कर दे। एक लड़की थी तो उसकी दोस्त कुरान की किसी क्लास में जाती थी, दोस्त को भी शौक आया तो वो उसकी दोस्त गई उसके बाप के पास कि इसको इजाज़त दिलवा दें कि क्लास में पढ़ने की इजाज़त दें। तो जो बाप थे कहने लगे, देखो मेरे पास तो इतना नॉलेज है जो बड़े बड़े मौलवियों के पास भी नहीं है, घर बैठ के मुझसे पढ़ लो। उसने कहा कि घर बैठ के ये काम नहीं होते, आप यानी इसको इजाज़त दे। कहेंगे नहीं, देखो मैं बड़ा अल्लाह से करीब हूँ, मुझे बड़ा शौक है, ये मेरे साथ रहेगी तो इसको भी अल्लाह से कुर्ब हो जाएगा। अस्तग़फिर अल्लाह, कितनी बातें देखें, यानी इतने लोगों के साथ आप एक्सपीरियंस करके देखेंगे, ख़यानतों से भरा हुआ दीन है। आज अल्लाह की मदद ना आने की वजूहात हमें समझ में आती है ना। एक खातून ने गवाही दी, कहने लगी कि एक मस्जिद में जुमा होता है, हर आयत के बाद मौलवी साहब उस आयत को बुजुर्गों से जोड़ देते हैं कि बस इसको छोड़े, आगे बुजुर्गों तक छोड़े, हम नहीं ये कर सकते, हम हमारे समझने की ये बातें नहीं है, बस ये उनके हाथों में डाल दो और आगे चलो। फिर एक जुमला जो अक्सर बोलते हैं लोग, हम तो सिर्फ अल्लाह और रसूल को जानते हैं जी, हमारा बेड़ा तर जाएगा। यानी किताब ना पूछो, पढ़ना पढ़ना कुछ नहीं पता, अपना काम करो। अल्लाह ताला फरमाते हैं, उन्होंने ये ख्यानतें की, मैंने उनके साथ ऐसा किया तो आज उम्मत मुस्लिमा को कैसे छोड़ूंगा। अब जब इंसान ऐसी बातें सुनता है तो एकदम परेशान हो जाता है, गुस्सा भी आता है, ग्रज आता है, परेशानी होती है, तो अल्लाह सुबहाना ताला फरमाते हैं कि नहीं छोड़ दो, फाफ अनहुम, इनको छोड़ो, यानी इल्ला कलील मिनहुम, सारे ऐसे नहीं है, यहूद के भी सब ऐसे नहीं थे, लेकिन कहते ना कि एक मछली सारे जल को गंदा करती है, इसी तरह चंद लोगों की मिसालें जो बहुत बड़ी थी अपने अमल के एतबार से, वो सबकी बदनामी का जरिया बनी। फाफ अनहुम, बस इनसे दरगुजर करो, वसवाह और जाने दो, माफ़ करो और जाने दो। इन्नल्लाह युहिब्बुल मुहसिनीन, अल्लाह ताला एहसान करने वालों को पसंद कर। तुम इनका मामला अल्लाह की अदालत में छोड़ दो, तुम्हें कुछ कहने की ज़रूरत नहीं, किसी के पीछे कुछ ना को, आज तुम पे कोई इल्ज़ाम लगाता है, तुम्हें दहशतगर्द कहता है, तुम्हें कुछ कहता है, तुम छोड़ो। जब तक ये रवैया नहीं इख्तियार होगा, दीन नहीं फैलेगा, तुम अपना काम करते रहो। अगर हम लोगों की ख़यानतों को टटोलने में लगे रहेंगे तो अपने काम का वक्त कैसे मिलेगा? इससे क्या पता चलता है कि जो लोग दीन के मुखालिफ हैं, फिर दीनदार उनके साथ क्या रवैया अख्तियार रखें? पहली बात है कि उनके ख़िलाफ़ कुछ ना बोलें, नाम ले लेके, लोग नहीं आते, दीन सीखते नहीं, इनको शौक नहीं, मुनाफिक हो गए, कोई ज़रूरत नहीं है कहने की। एक आते ना, आप उसके साथ मेहनत कर लें, अल्लाह ताला खुद ही उसी से बरकत दे देगा। आज भी अगर दीनदार इन तीन चीज़ों को ले लेना, फाफ वनहम, वसफा और मुहसिनीन बनना, तो इंशाअल्लाह ताला दीन का फ़ायदा होगा। आज हमने जिस दीन से लोगों को दूर किया हुआ है, वो हमारे यही रवैये हैं। अल्लाह ताला से यही दुआ करते हैं कि वो हमें तौफीक दे कि सिर्फ कुरान के लफ्ज़ों को ना हिफ्ज़ करें, उसके मानों को भी समझें और उसकी मुराद को भी समझें। वरना याद रखिए, जब अल्लाह ने यहूद और नसारा का साथ छोड़ दिया, तो आज मुसलमान क्यों हर रोज़ जंग की धमकी खाते हैं? आज उम्मत मुस्लिमा को देख के कितनी तकलीफ़ होती है। जो हालात हैं, ना आपसे ढके छुपे हैं, ना मुझसे ढके छुपे हैं। खून के आंसू तो इंसान रो सकता है, लेकिन उस पर इश्तियाल में नहीं आ सकता, इसलिए कि इसी से तो खराबी पैदा होती है। जो वो करेंगे वही हम करेंगे, तो नतीजा क्या निकलेगा? तुम अपना काम करो और उनका मामला अल्लाह पे छोड़ दो। इसलिए कि जब हमने अपना काम नहीं किया, हम खुद अपनी हिस्से को भूल गए, कलामुल्लाह को समझना छोड़ दिया, अपनी किताब को पढ़ना छोड़ दिया, अरबी हमारे निसाब में लाजिम नहीं, इंग्लिश तो लाजिम है, अरबी कोई लाजिम नहीं, हमारे प्लान्स में ही नहीं है कि अपने बच्चों को अरबिक सिखानी है ताकि वो कुरान सीखें। हाँ, दुनिया की और चार किताबें पढ़नी लाजिम है, आपको हिस्ट्री पढ़नी लाजिम है, आपको इस्लामियात के नाम पे एक छोटी सी किताब पकड़ा दी जाती है, तो याद रखिए वो कौम जो आधी सदी से ज़्यादा हो गई अल्लाह की किताब को सिलेबस का हिस्सा ना बना सकी, PhD तक पहुँच जाएँ, एक आयत भी हिफ्ज़ करना आपके लिए लाजिम नहीं रहती, तो फिर ऐसी कौम का हाल क्या होगा? दुआ कर सकते हैं हम लोग कि अल्लाह उम्मत को इस जिम्मेदारी का एहसास दे दे। ये चार काम करेंगे इंशाअल्लाह ताला, अल्लाह की मदद और उसकी रहमत आएगी। इसमें एक और चीज़ छोटी सी शेयर कर कि एक अच्छा इमाम कौन होता है, एक पोइम है वो भी, लेकिन पहले चाहूँगी कि आप लोग तिलावत सुने। क्या आपको कोई बात ऐसी लगी कि जिस पे अमल करके वाकई आज हम